Thank you.

बनेर न सोध भनिस्टोरी के भो भनेर गयो नि छाडेर गयो नि छाडेर एको छोरी मन भित्र गाडेर रात्रि ताउँछु तारा गनेर स्टोरी।